नेपाली चलचित्र सम्बन्धी एकमात्र फिल्मी प्रोग्राम सिनेमा डायरी। मुटुमा प्यार बोकी, सोरा शृंगार बोकी, मुटुमा प्यार बोकी, खुशी छु खुशी धेरे आजा। नेपाली चलचित्रका सम्पूर्ण सत्य तथ्य रिपोर्ट। मलाई एड्स लागेको छ। आज त्यो बास्टर्डले एक डोजको लागि। ओ माय गॉड, युट्युब सर्च गर। क्यू, मैले तँलाई कतिचोटि भनिसके मैले तेरो नाम लिएको छैन भनेर। हाम्रो संसारमा भावनामा बग्ने र पैसामा बिक्ने मान्छेको कुनै आयु। हट न्यूज इन्फर्मेसन, पपुलर सङ्ग्स र फुल्ली इन्टरटेनमेन्ट गर्ने प्रोग्राम सिनेमा डायरी। तिम्रो रूपै बेइमानी, प्रत्येक साताको शनिबार बिहान 11 बजेको खबर सेरोफेरोपछि मात्र रेडियो म्याग्दी 104.4 मेगाहर्जमा सुन्न नभुल्नु। मैले खोजेको जस्तै